الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على نبينا محمد وعلى آله وصحبه أجمعين درشق بن آجما تپائیہرکو سمکشما الاربعون النویہ کتاب باٹا پہلو حدیث کو ارتھا بتاؤنا چاہن چھو ر تیس کو بارے میں کہی جانکاری دینا چاہن چھو ر اللہ سیتا دعا گرد چھو कि अल्लाह ताला हमारा यी दुई कुरालाई स्वीकार गरुन्। प्यारा साथीहरु, अबू हफ्स उमर बिन खत्ताब रदियल्लाहु ताला अन्हु द्वारा वर्णन छ कि मैले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम लाई भनिदा सुनेको छु, निसन्देह कर्महरु नियतमाथि आधारित छन् र प्रत्येक व्यक्तिको लागि त्यही छ जसको उसले नियत गरेको छ, जसले अल्लाह र उसको रसूल को लागि हिजरत र प्रवास गर्यो भने उसको हिजरत अल्लाह र रसूल को लागि नै छ, र जसको हिजरत संसार प्राप्त गर्न वा कुनै महिलासित बिहे गर्नको लागि छ भने उसको हिजरत त्यसैका लागि हुनेछ जसका लागि उसले हिजरत गरेको छ। बुखारी र मुस्लिम। दर्शकबिन, यो हदिसमा हाम्रो प्रोफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले नियततिर सङ्केत गर्नुभयो। कुनै पनि कर्म, कुनै पनि पूजाको लागि नियत आधारित हुन्छ, नियतमा आधारित हुन्छ। जसले राम्रो र सफा नियत गरेर पूजा गर्छ भने त्यसलाई अल्लाह ताआलाले पुण्य दिनुहुन्छ, राम्रो त्यसको बदला दिनुहुन्छ। तर जसले आफ्नो नियतलाई सफा गरेर कर्म गर्दैन, काम गर्दैन अथवा पूजा गर्दैन भने त्यसलाई अल्लाह ताआलाले पुण्य र त्यसको बदला दिनुहुन्न। यसैले हाम्रा साथीहरू, कुनै पनि कर्म गर्न भन्दा पहिला हामीहरू आफ्ना नियतलाई सफा गरौँ। यति नै। वसल्लल्लाहु अला नबीना मुहम्मद व अला आलिहि व सहबिहि अजमाइन। वस्सलामु अलैकुम व रहमतुल्लाहि وبركاته।